थुप्रोमा समय सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई संगठित रूपमा अगाडि लैजानका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै भेटमा नेता नेपालले प्रतिस्पर्धाबाट डराउनेले आफ्नो उम्मेदवारलाई असंवैधानिक भनी प्रचार प्रसार गरेको आरोप लगाउनुभयो। उहाँले पार्टीका शीर्ष नेताहरूबीच सहमति भए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा आफूले सोच्न सक्ने बताउँदै नयाँ पुस्ताको उम्मेदवारी नपरेकाले आफूले उम्मेदवारी दिएको प्रश्न पार्नुभयो। नेपालले सिङ्गो पार्टीलाई समेटेर लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा एउटा बिन्दुमा गएर सबै पदका लागि सर्वसम्मतको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। नेपालले वर्तमान सरकार सोचे अनुसार गतिशील हुन नसकेको उल्लेख गर्दै यो सरकारप्रति जनताको ठूलो विश्वास रहेकाले एउटा निश्चित मापदण्ड बनाएर सरकारले आफ्नो कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजीव प्राचुली र धवल शमशेर राणालाई पार्टीको उपाध्यक्ष मनोनयन गर्नुभएको छ। थापाले विधान अनुसार चन्द्रबहादुर गुरुङलाई महामन्त्री मनोनयन गरेको उहाँका प्रिय सल्लाहकार एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताउनुभयो। प्राचुली राणा र थापाले भएको पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। थापाले शाहीकालका मन्त्री टङ्क ढकाल र राज्य मन्त्री निरञ्जन थापालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ। महाधिवेशनमा ढकाल र थापाले उम्मेदवारी दिए राप्रपा नेपालको महाधिवेशनले थापालाई अध्यक्षमा निर्विरोध गरेको थियो भने 63 केन्द्रीय सदस्य चयन गरेको थियो। पार्टीको विधान अनुसार पदाधिकारी सहित 63 केन्द्रीय सदस्य मनोनित रहनेछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर महेश्वर मानश्रेष्ठ सहित 7 जना पदाधिकारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उपकुलपति श्रेष्ठसँगै रजिस्ट्रार डाक्टर निरुज पाण्डे, परीक्षा नियन्त्रक मोहन बहादुर बस्नेत, कला शिक्षा र कानुन संकायका डिन प्रभु प्रसाद, शम्भु प्रसाद कोइराला, विज्ञान तथा प्रविधि संकायका डिन सुबनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि संकायका सहदिन राजेश कुमार झा विरुद्ध मुद्दा दायर गरेको हो। विश्वविद्यालयका पदाधिकारीहरूले शैक्षिक सत्र 2070-71 आवेदन शुल्क सम्बन्धन शुल्क तथा कार्यक्रम थप बापत लिनुपर्ने रकम नउठाई नली बदनियतपूर्वक हानि नोक्सानी पुर्याएको देखिएको अख्तियारले जनाएको छ। अमेरिकाको म्यासाचुसेट्समा विमान दुर्घटनामा 7 जनाको मृत्यु भएको छ। सो विमान निजी विमान भएको बताइएको छ। सिएनएनले विमानमा सवार सबैजनाको मृत्यु भएको जनाएको छ। विमान म्यासाचुसेट्सको बेडफोर्ड जङ्गल क्षेत्रमा खसेको थियो र उड्डानका बेला विमानमा आग लागे भएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। र इन्डियन प्रिमियर लिगको 7 संस्करणको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाबीच प्रतिस्पर्धा हुने भएको छ। उपाधिसँगै पन्जाबलाई पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिने मौका समेत मिलेको छ। दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पन्जाबले उपाधिका लागि फेरि कोलकातासँग भिड्ने अवसरमा पाएको हो। दुवै टोलीले उपाधि जित्ने दावीसित तयारी गरेको बताएका छन्। खेल बेलुका 8 बजेपछि चिन्नास्वामी स्टेडियम बेङ्गलोरमा हुनेछ। अवस्था अपराह्न 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9850 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 9845 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै, फोन नम्बर 0556 362 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान, दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी, म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 9845 46 174। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा, हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, टोशिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम, रनपा चौरा चोक, चितवन। मोबाइल नम्बर 9855 62 408, 9855 43 954। स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरी घरी। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरी घरी। हामी कहाँ सरकारी विद्यालय, बोर्डिङ स्कुल तथा क्याम्पस का पाठ्य पुस्तकहरू, धार्मिक किताब, अफिस का लागि आवश्यक पर्ने स्टेशनरी सामानहरू, खेलकुद का सामग्रीहरू पाइनुका साथै एनसेल को सिम कार्ड, एनटीसी एनसेल र यूटीएल को रिचार्ज कार्डहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। सम्पर्क न्यू नेशनल बुक्स एन्ड स्टेशनरी, रत्नगर 1 सौराहा चोक, चितवन। फोन 0556 62 519, मोबाइल 9555 61 619। समझेर सौरा चोक घरी घरी, जाऊं सधैं समझेर सौरा चोक घरी घरी। अनि सर, टाढेको साइज जस्तो छ नि। ए इन्जिनियर साहब, हो घरको फिनिसिङ हुँदैछ, यता अलि भने जस्तो मार्बल टाइल्स र सेनेटरी आइटमहरू पाइन्न कि भनेर म त काठमाडौँतिर जान लागेको। जीवनमा एकपटक बनाउने घरमा खै के कम्प्रोमाइज गर्नु, ब्रान्डेड सामान राखौँ भनेर। कुन दुनियाँमा हुनुहुन्छ सर? हाम्रै हाकिम चोकको भरतपुर मिनी मार्केट अगाडि मुख्य कार्यालय रहेको पूजा इन्टरप्राइजेसमा तपाईँले खोजे जस्तै ब्रान्डेड मार्बल, ग्रेनाइट टाइल्स, रङ्गोली, सेनेटरीजका सामानहरू, ब्रान्डेड कम्बोर्ड, प्यानहरूका साथै जिप्सन, आलुमिनियमका झ्याल ढोका, कार्लेस बुट्टा, वाल पुटिङ, पेरिस पुटिङ, सम्पूर्ण कामका लागि मिस्त्रीको सुविधा साथै सुहाउँदो दर रेटमा पुरै घर डेकोरेसनको जिम्मा समेत लिइन्छ। आउनुहोस्, सँगै बसी छलफल गरौँ। तपाईँले खोजे जस्तै विभिन्न डिजाइनका सामानहरू सुपथ मूल्यमा हामी उपलब्ध गराउँछौँ। सम्पर्क पूजा इन्टरप्राइजेज मुख्य कार्यालय, हाकिम चोक भरतपुर मिनी मार्केट अगाडि। फोन 0556 31 513, मोबाइल 9855 64 718। पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटे खपडा पनि पाइन्छ। किचनदेखि बेडरुमसम्म, स्वदेशी र विदेशी, अफिस अनि घरको लागि फर्निचर पाएसी, सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर। दङ्ग भाचु म त हजुर, हेरी हेरी आफ्नो घर। आमा बुवा, दिदी

हजुर, सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर 2 टाढी बजार टाढी चौतारा सँगै फोन नम्बर 0556 562385 मोबाइल 98555 5971। आकर्षक घडेरी बिक्रीमा खैहने 3 पर्सा नमुना पेट्रोल पम्प पछाडि रहेको पूर्व पश्चिम राजमार्गबाट 150 मिटर भित्र रहेको आकर्षक घडेरी धमाधम बिक्री भइरहेको जानकारी गराउँदछौ। घडेरीका विशेषताहरू: राजमार्गबाट 150 मिटर भित्र स्वच्छ र शान्त वातावरण रहेको, खानेपानी तथा बिजुलीको राम्रो व्यवस्था भएको, हिमाल पहाड छर्लङ्ग देख्न सकिने मनोरम वातावरण भएको। सम्पर्क खैहने 3 पर्सा नमुना पेट्रोल पम्प पछाडी तथा ब्रदर्स सप्लाई स्टाडी। मोबाइल नम्बर 98452 72705 98066 13123। घर भाडामा टाढी सौराचोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 98172 81467 र 98550 55005। श्री कयर खोला कालिका जल उपभोक्ता संस्था जुटपानीको वार्षिक साधारण सभा